चार भात कियो भुइँचालोले भाछ पाउँदो बासा ओहो घर भात कियो भुइँचालोले भाछ पाउँदो बासा मिठो खाने राम्रो लाउने के गर्नु र आशा के गर्नु र आशा अहिलेको दसैँ तिहार हामीलाई त दशा जस्तै भयो दुःख सुख गरेर बनाएको सानो सानो एउटा घर थियो त्यो पनि लयो भुइँचालोले लयो दुःख सुख गरे थियो त्यो पानी लयो भूकम्पले लयो त्यो पानी लयो भुइँचालोले लयो पर्ने रहेछ दुःख घरिघरि हो दुखीलाई नै पर्ने रहेछ दुःख घरिघरि यो पीडामा कुनै छ र भन्ने कठै बारी भन्ने कठै बारी अहिलेको दसैँ तिहार हामीलाई त दशा जस्तै भयो दुःख सुख गरेर बनाएको सानो सानो एउटा घर थियो त्यो पनि लयो भुइँचालोले लयो दुःख सुख गरेर सानो सानो एउटा घर थियो त्यो पानी लयो भूकम्पले लयो त्यो पानी लयो भुइँचालोले लयो तिहार दसैँ आयो तिहार आयो छायो चहल पहल दसैँ आयो तिहार आयो छायो चहल पहल आफ्नो भने ढल्यो बारै सपनाको महल सपनाको महल अहिलेको दसैँ तिहार हामीलाई त दशा जस्तै भयो दुःख सुख गरेर बनाएको सानो सानो एउटा घर थियो त्यो पनि गयो भुइँचालोले लयो दुःख सुख गरेर बनाएको सानो सानो एउटा घर थियो त्यो पनि गयो भूकम्पले लयो त्यो पनि गयो भुइँचालोले लयो टिका लाउने घर छ देउसी खेल्नु कहाँ जे छ त्यसमै खुसी बनाऊ भए पनि जहाँ भए पनि जहाँ अहिलेको दसैँ तिहार हामीलाई त दशा जस्तै भयो दुःख सुख गरेर बनाएको सानो सानो एउटा घर थियो त्यो पनि गयो भुइँचालोले लयो दुःख सुख गरेर बनाएको सानो सानो एउटा घर थियो त्यो पनि गयो भूकम्पले लयो त्यो पनि लयो भुइँचालोले लयो